सुनहरी फसल। एक बड़ी ही तारीखी शाम थी जब नईम चौधरी ने गांव से शहर में मुंतकिल होने का इरादा पुख्ता कर लिया। हवेली के चौबारे में वो पिछले 4 सालों से तन्हा रहता था। बीए किए भी उसे इतना ही अरसा हुआ था। इन 4 सालों में उसने रींग रींग कर अपने आप को तलाश करने की कोशिश की, लेकिन अब उसे पता चला कि आदमी खुदा की तरह अपने आप को भी कभी डंडोत नहीं कर सकता। जात की तलाश खुदा की तलाश से कुछ कम मुश्किल ना थी। इस तारीखी शाम को वो खिड़की में खड़ा था। दूर दूर तक गंदम की सुनहरी फसल पकी खड़ी थी। सूरज डूबने से पहले वो मुस्कुराकर खेतों को देखने लगा। गंदम के खोशियों से बोझल फसलें मई की नीम गर्म हवा में झूल रही थी। जो झोंका खिड़की तक आता उसमें ताज़ा फसलों की बास होती। 4 साल नईम दरिया शिका जमीन की तरह चौबारे में बेआबाद रहा। जब वो शहर से लौटा तो जीप में बैठकर चंद मज़ारों के जलों में खेतों पर रोंद कर निकला करता। आहिस्ता आहिस्ता वो उस डरामे से ऊब गया था। पैसा और फैसला उसके चौधरी बाप के पास था। काम सब मज़ारे करते थे। उसकी तफरी के लिए एक बंदूक और एक जीप थी। इन दोनों का मसरफ उसे समझ ना आता था। औरतों ने मिलकर बहुत से रिश्ते जोड़े, लेकिन वो शादी पर भी रजामंद ना हुआ। अब तो नईम चौधरी की माँ भी उसे कम ही नीचे बुलाती थी। उस तारीखी शाम नईम चौधरी की बड़ी बहन बड़े सालों के बाद मेके आई। कुछ देर माँ के पास बैठने के बाद वो शप्पड़ शप्पड़ कोठे पर चली गई और नईम को खूब घुट के झप्पी डालकर मिली। आयशा को मिलकर नईम को अजीब सा लगा। सोने के बड़े बड़े मुल्तानी झुमके, गले में ठोस सोने के मनकों वाली मालाएं, भड़कदार कपड़े और उनके ऊपर कढ़ाई से लदी सफ़ेद चादर में कुछ खुला कुछ बंद चेहरा देखकर नईम को अपना बचपन याद आ गया, जब वो आयशा का साया बना रहता था। मार खा कर भी वो उसका पीछा ना छोड़ा। आपा आयशा घुंघरू वाली चौकी पर ऐसे बैठी कि उसका दुम्बे जैसा गोश्त चौकी के दोनों तरफ निकल सा गया। नहीं भरावा, वक्त तू हमसे नाराज है। अम्मा ने मुझको बताया है तू ना नीचे उतरता है ना किसी को ऊपर आने की इजाज़त देता है। नाराज है तो खुल के वजह बता। ना आपा, ना ना नाराज नहीं हरगिज़। आयशा ने चेहरा दाएं बाएं हिलाया, झुमके बहुत देर तक हिलकर सवाल पूछते रहे। तू नीचे चल के रिश्तेदारों में क्यों नहीं बैठता? अम्मा से क्यों नहीं बात करता? रिश्तेदारों में मेरे मतलब का कोई आदमी नहीं, मैं सारा दिन घोड़े भैंसों की बातें नहीं कर सकता। अम्मा के पास बैठूं जब भी बैठूं तो वो हमेशा खाने पीने का जिक्र लेकर बैठ जाते हैं। क्या बात करूँ उनसे, दूध घी मक्खन से आगे उनको कुछ दिखाई नहीं देता। अम्मा कहती है तूने शादी से इनकार कर दिया। क्यों आखिर, ओ कोड़िया ब्याह कर ले, अम्मा का दिल भी राजी हो जाएगा। मैं और शादी बहना, मैं तो अपनी जिंदगी का बोझ नहीं उठा सकता, किसी दूसरे आदमी का बोझ क्या उठाऊंगा। आयशा मुस्कुराई, उसके भारी गालों में 2 छोटे छोटे गड़े पड़ गए। बहन सदके थी रे, वो तेरा बोझ तू क्यों उठाएगा भला। तो कमलिया 80 मुरब्बा बाप दादा की जमीन, वो तुझे क्या फिक्र, तू भावे 1 बारी 4 शादियां कर ले। उसने खिड़की से बाहर गंदम की फसलों पर मुस्कुरा कर नजर आई। हदे नजर तक सुनहरी बालियां नारंगी धूप में सोने की तरह तमक रही थी। उनमें छोटी छोटी पीले रंग की तितलियां बेपरवाह घूम रही थी। पता नहीं क्यों इन फसलों को देखकर नईम चौधरी का दिल बैठ सा गया। आयशा बहन, जब तक कोई बोझ उठाने को ना हो, जिम्मेदारी निभाने को ना मिले, मसला सुलझाओ का मुंतजर ना हो, जिंदगी गुजर सकती है? आपा, आदमी वैक्यूम में कितने साल गुजार सकता है भला। आयशा को पता न चला कि इंतहाई आराम की जिंदगी को नईम खिला समझ रहा था। वो बगैर समझे मुस्कुराई, कानों के झुमके फिर सवाल पूछने लगे। हाय रब्बा, चल ये बता तू करना क्या चाहता है। नईम ने लम्बा भर को अपने आप को टटोला। यही तो मुश्किल है आपा, मैं शायद कुछ करना नहीं चाहता, लेकिन इतना ज़रूर समझ गया हूँ कि या तो ज़ात से मुकम्मल छुटकारा मिल जाए या फिर अपनी ज़ात की पूरी तरह समझ आ जाए तो आदमी खुशी से ज़िंदा रह सकता है। मैं शायद अभी किसी फैसले पर पहुँच नहीं पाया, इसलिए मैं कुछ करना नहीं चाहता। अल्लाह भला, ये तो कोई बात ना हुई काका, आदमी कुछ ना कुछ तो करता ही है, वेला बैठ को तो सारी उम्र नहीं गुजर सकती ना। उसने बहन से पीछा छुड़ाने की खातिर कहा। शायद मैं सियासत में जाना चाहता हूँ, सारी ज़मीन बेच देने की ख्वाहिश है मुझे। आयशा को सियासत की कुछ समझ पूछना थी। लेकिन इस कदर वो जरूर समझ गई कि भाई के दिमाग में कोई फतूर था, जभी तो वो आबाई जमीन बेचने के दर पे था। हाय शोदिया, जमीन बेच दे से अपने बाप दादा की, मुड़ माँ का सौदा कर लेना। जमीन और माँ एक ही चीज है काका। आपा तू नहीं समझ सकती, जब तक मेरे पास ये जमीन है, जब तक ये दौलत मेरी बेसहाखी है, मैं कुछ नहीं कर सकता, कुछ नहीं बन सकता, कहीं पहुंच नहीं सकता, अपने आप को जान नहीं सकता। ना वीर ना, ऐसी बात फिर मुंह से नहीं निकालनी। खानदान में जो कुछ एक आदमी करता है ना, करके भुगतना सबको पड़ता है। सोच मखना सोच, जरा जो आज मैं घर छोड़ूं, किसी की रखेल बन जाऊं, तो क्या तू जिंदा बचेगा? ना वीरा ना, जमीन कोई नहीं बेचनी, ये तो हम सबकी लाज है। माँ बाप का नाम रोशन कर बचड़ा, बुढ़ापे में उनको क्यों रोक देने लगा है, क्यों तथड़ी बहन को सुल्लू को सुलाने लगा है। आयशा बड़ी देर बोलती रही, फिर जब थक गई तो मुल्तानी झुमके हिलाती नीचे चली गई। उस तारीखी शाम नईम चौधरी खिड़की में खड़ा सुनहरी फसल देखता रहा। सूरज गरूब होने से पहले देर तक कवे डार दर अपने घरों को लौटते रहे। पता नहीं ये कवों की वापसी थी कि आयशा की आवाज में गम और धमकी थी। हो सकता है एक अरसा से वो तन्हाई का शिकार रहा हो, कोई बात जरूर थी जिसने नईम को दोबारा लाहौर जाने पर आमादा कर। मुगलपुरा से बहुत पहले सुनसान सड़क पर उसके एक चाचा जी रहते थे। उनकी हवेली नुमा बड़ी खुली कोठी थी। वो पढ़ाई के दौरान भी एडवोकेट चाचा की एनेक्सी में रहा करता था। अब फिर दोबारा जब वो वापस लाहौर आया तो एनेक्सी में सेटल होते हुए उसे देर न लगी। इस बार सबसे पहले उसे अपने कजन का मंगेतर मिला। मुजाहिद बड़बोला, फराख दिल, नजरबाज, गैसे गुब्बारे की तरह ऊपर ही ऊपर चढ़ने वाला नौजवान था। उसने अपने होने वाले एडवोकेट सुसर को काबू कर रखा। मुजाहिद भी नईम की तरह अपनी जिंदगी खुद बनाने के ख्वाब देख रहा था। इस जमन में वो सेल्समैन, LDA में इंस्पेक्टर, दूध बनाने वाली फैक्ट्री में क्वालिटी कंट्रोल ऑफिसर रह चुका था। लेकिन सारी नौकरियां उसके मयारी जिंदगी को कबूल करने से कासर थी। वो डनहिल के सिगरेट, फॉरन पतलूने, सिल्क की वास्कटें इस्तेमाल करता, किराए पर VCR की फिल्में ला ला कर भूल जाने का आदमी था। उन दोनों में कुछ देर बड़ी गाड़ी छिनी। वो दोनों सिगरेट सुलगाकर पहरू बातें करते, सजे सजाए दस्तरखानों पर तर नवाले खाते, पसंद की फिल्में देखते, बिन कमाई दौलत से शॉपिंग करते, कई स्कीमें जेरे बहस आते। लेकिन जो ही मुजाहिद की शादी हो गई, वो एडवोकेट साहब के मुरब्बों को संभालने सरगोधा चला। उसके पास जिंदगी को संवारने के लिए, ख्वाबों को ताबीर बख्शने के लिए सिवाय सुसर के और कोई रास्ता ना था। मुजाहिद के बाद कुछ माह के लिए नईम चौधरी इफ्तिखार की कंपनी में। ये अमीरजादा शराब का शौकीन, पोलो और गोल्फ खूब खेलता था। रात को वो ऐसी महफिलों में मशगूल रहता जिसमें नईम चौधरी ने कभी शिरकत ना की, लेकिन उसके दिन भर की मसरूफियात में नईम को दरक हासिल हो गया। सुबह इफ्तिखार अपनी सफ़ेद होंडा लेकर शहर से दूर खामोश हवेली में पहुँच जाता। इफ्तिखार का लिबास किसी प्ले बॉय से कम ना होता। जब वो शलवार कमीज भी पहनता तो लगता टेलीविजन के किसी इश्तिहार से बाहर निकल आया है। बगैर किसी को बताए वो दोनों शहर चले जाते। दिन चढ़े तक वो विंडो शॉपिंग करते। चूंकि इफ्तिखार का वालिद एक बहुत बड़े कारखानेदार था, इसलिए इफ्तिखार को फिलहाल कुछ कमाने की फिक्र ना थी। वो खलील जिब्रान की तरह बोलता, सारी बातें उसके मुंह से मुस्तनद लगती। अनगिनत बकौल शख्से उसे अजबर थे। वो बेशुमार पोर्टेबल कोट जबानें इस्तेमाल करता और बड़ी विजडम जबान से अदा करते हुए इंतहाई नालायकी से वक्त जाया। अच्छे लिबास, नफीस खाने उसकी कमजोरी थी। दोपहर के वक्त वो दोनों अमूमन किसी 5-स्टार होटल में लंच करते, फिर जरा दिन ढले इफ्तिखार उसे अपनी गर्लफ्रेंड से मिलवाने ले जाता। ये लड़कियां इफ्तिखार ही की तरह तहसील इल्म से फारग होकर वक्त कटी के तौर पर अपने वालिदैन के पास रहीं। उनके लिबास सादा लेकिन पुरकार, अंदाज लुभाने वाले लेकिन शाइस्ता, ये या तो अंग्रेजी बोलती थी या पंजाबी। नईम ने कम ही देखा कि इनमें से कोई बेतकान उर्दू बोल सकती। ये बड़े कीमती लिबास के साथ थोड़ा सा बेतुका मुकामी रंग बड़ी महारत से इस्तेमाल करती थी। खुसा, चुनरी, डंडियाँ, कलियों के हार, पुराने जमाने का जेवर, उनके फ्रेंच फोन, जापानी सिल्क, चीनी शंघाई और स्विस कॉटन के साथ बड़े सलीके से इस्तेमाल होता। वो अपने अंदाज, लिबास, नशस्तों बरखात में مقامی رنگ کو بیرونی کلچر کے ساتھ ملانے کی اہل تھی۔ ان کی آوازیں نقلی اور جسم ڈائٹنگ کے مرہونے میں نہ تھی۔ یہ تمام کی تمام پاکستان کی موجودہ حالت پر رواں تبصرہ کرنے کی اہل تھی۔ لمبے لمبے لیکچر، نظریے، تجویزیں انہیں ازبر تھیں۔ نعیم چودھری عام طور پر ان لڑکیوں کی کمپنی میں آؤٹ آف سارٹس رہتا۔ وہ امیر ضرور تھا لیکن پینڈو تھا۔ اسے ساگ روٹی، مکھن، دہی، لسی، گنا، گاجر دل سے پسند۔ اسے کھلی ہوا میں سنہری فصلوں کے درمیان راستوں پر چلنا اچھا لگتا۔ وہ عورت سے رغبت تو رکھتا تھا لیکن اسے متاثر کرنے کی نہ تو صلاحیت رکھتا نہ ہی ضرورت محسوس کرتا۔ اس کے دل میں کہیں کسی بند شریان میں یہ بات چھپی بیٹھی تھی کہ عورت اول و آخر مرد کے سہارے کی محتاج ہے اور خدا نے عورت پر مرد کو فضیلت دے رکھی۔ لیکن حفیظ سے ملنے کے بعد نعیم چودھری سومرسالٹ کھا گیا۔ اس کے کئی واضح اور کھلم کھلا نظریے چیلنج کے طور پر آ گئے اور ایک عرصہ تک اسے منہ کی کھانے۔ حفیظ کا اصلی نام امت الحفیظ تھا لیکن افتخار کا گروپ اسے سویٹ ہارٹ بونگی کہتا تھا۔ وہ شاید سویٹ ہارٹ تو تھی لیکن بونگی ہرگز نہ تھی۔ حفیظ عورت نما لڑکی تھی جسے بوتیک کے کپڑوں، بیوٹی کلینک کے پھیروں اور انا کے چکروں نے سیکل کیا تھا۔ اپنے تشخص کی تلاش میں وہ رنگ برنگی خوبصورت فریم والی اینکیں، انگلش میڈیم اسکول کے لب و لہجہ، کئی ادھورے پورے معاشرے استعمال کرتی۔ اس نے زیادہ کچھ نہ پڑھا تھا لیکن گفتگو وہ بڑی مدھم، مؤثر اور رواں کرنے کی اہل تھی۔ ایک وقت تھا جب اس نے محض وقت گزارنے کے لیے ایک ملٹی نیشنل فرم کے چیئرمین کی بطور سیکرٹری نوکری بھی کی تھی۔ چونکہ وہ جرنلزم میں سیکنڈ کلاس ایم اے تھی اس لیے کچھ عرصے اس نے انگریزی اخبار میں بھی ملازمت کر کے کچھ دشمنیاں پال رکھی تھی۔ اس کا مطالعہ سطحی، گفتگو جوشیلی اور دوستیاں وقتی تھی۔ آواز میں خوبصورتی تھی جس کی وجہ سے وہ ریڈیو میں بھی کبھی کبھی پروگرام کرنے چلی جاتی۔ کھانے کے وقت پر لائم جوس پیتی رہتی، باقی وقت برگر، سینڈوچز، گرل چیز، ٹوسٹ، سٹیم روسٹ وغیرہ کھانا پسند کرتی۔ بنیادی طور پر وہ کسی پر اعتبار نہ کرتی لیکن ہر کسی کے ساتھ اٹھ بھاگنا اور خوب فرینک ہونے کو آزادی سمجھتی۔ لمبی سیاہ گاڑی باپ کی تھی لیکن اس پہ پیٹرول وہ اپنے ریسورسز سے ڈلواتی تھی کیونکہ وہ کسی کا احسان لینا فطری طور پر پسند نہ کرتی تھی۔ اپنی آزادی پر وہ کسی کی تنقید کا ایک لفظ بھی نہ سہ سکتی تھی لیکن دوسروں پر رائے زنی اس کا پیدائشی ڈیموکریٹک حق تھا۔ حفیظ میں شکر گزاری، وفاداری، خدمت کا جذبہ کم تھا کیونکہ یہ اقدار آزادی کے منافی تھے۔ پھر اس کا یہ بھی خیال تھا کہ ایسی دقیانوسی ویلیوز کا عہد گزر چکا۔ ایسی اقدار کا حامل آدمی بزدل، خوش آمدی اور غیر ترقی یافتہ رجت پسند بن جاتا ہے۔ لاہور آ کر نعیم چودھری جن امیرزادوں سے ملا اور جن سیر چشم خواتین اور لڑکیوں سے اس کی ملاقات ہوئی ان سب میں امت الحفیظ نگینے کی طرح جڑی تھی۔ وہ اپنی ہم جنسوں میں اس لیے بھی مختلف نظر آتی کہ وہ کسی کی شاکی نہ تھی۔ اسے اپنا ٹائم کل کرنے کا ہنر آتا تھا جبکہ دوسری رئیس زادیوں کو لمحہ بلمحہ ہر کسی سے شکایت رہتی۔ وہ ماں باپ، دوستوں، دکانداروں، ہوٹل کے ڈیکور، ملنے والوں کے ٹیسٹ، ملازموں کے رویے کے خلاف بولتی رہتی۔ نعیم چودھری نے اور کسی سے تو نہ مینرز سیکھے نہ گفتگو لیکن حفیظ بونگی کے قریب آتے ہی اسے محسوس ہوا کہ وہ اپنے گرو سے ملاقات کا شرف حاصل کر چکا ہے۔ حفیظ کچھ کرنا چاہتی تھی ملک کے لیے، نوجوانوں کی خاطر۔ وہ ملک، قوم، سیاست کی ترقی چاہتی تھی لیکن خواب کی حد تک۔ صرف بولنے اور سمجھانے اور دوسروں کے ساتھ ڈسکس کرنے سے اسے احساس ہوتا کہ وہ اپنے ملک کے لیے کچھ کر رہی ہے۔ ایسی ہی گفتگو کا لمبا سلسلہ تھا جس نے نعیم چودھری کو بڑا متاثر کیا۔ اب اس کی دلچسپی اخباروں، سیاسی توڑ جوڑ اور سسٹم کے تبدیلی کی طرف ہو گئی۔ رفتہ رفتہ نعیم کے کمپیوٹر میں یہ بات فیڈ کر دی گئی کہ پاکستان کی نئی لیڈرشپ اب نوجوانوں کے ہاتھ میں ہونی چاہیے۔ نعیم چودھری جب گاؤں سے چلا تو اس کے اندر خلا تھا۔ وہاں تلاش تھی لیکن تلاش کی سمت نہ تھی۔ اسے پتہ نہ چلتا تھا کہ وہ اپنے آپ سے، اپنی صلاحیتوں سے، اپنی زندگی سے بالآخر چاہتا کیا ہے۔ حفیظ سے مل کر اسے کم از کم سمت کا احساس ضرور ہو گیا۔ حفیظ بونگی سی این این کی اناؤنسر کی طرح انگریزی کھٹا کھٹ، فٹا فٹ، آنکھوں سے، منہ سے، دانتوں سے بولتی جاتی۔ ہمارے بڈھے تضاد، ریاکاری، دوہرے اقدار کا شکار ہیں उनके कॉल और फेल में मीलों का फासला है, कहते कुछ है और करते कुछ। मैं क्या, सारा नौजवान तबका उनकी हाई हैंडेडनेस से बेजार है। लेकिन बेजार होने से भी काम नहीं चलेगा पोंगी, कुछ करना होगा, कुछ प्रैक्टिकल, कुछ नक्शा बदलने वाला, नईम कहता। बिल्कुल बिल्कुल यही मैं कहती हूँ, अब लीडरशिप किसी नौजवान के हाथ में होनी चाहिए, यंग ब्लड। इधर उधर देखो ना, एक पूरी डिसइल्यूजन जेनरेशन फिर रही है, फसल तैयार खड़ी है, पककर गिर गई तो कितना नुकसान होगा। देखो नहीं प्लीज देखो, ये पढ़े लिखे घर से बेजार, मुआशरे से बेजार, मजहब से शाकी, रिश्तों से मायूस, ये सारे नौजवान ये कहाँ जाएं, इन्हें कौन रेस्क्यू करेगा। बोंगी का दाएं बाएं जाता हाथ अपने हाथ में पकड़कर नईम ने कहा, कोई बचता तो उसी वक्त है जब उसकी आरजू हो बचने की। यही आरजू तो पैदा करनी होगी, यही तो बताना पड़ेगा कि तुम डूब रहे हो, कश्ती में सवार हो जाओ। हफीज बोली, ये लोग जो तालीम याफ्ता हैं, खूबसूरत आलिशान घरों से आते हैं, इंतहाई मॉडर्न लिबास पहनते हैं, क्या ये लोग किसी ऐसी तब्दीली के लिए तैयार होंगे जो उनसे उनका पैटर्न ऑफ लाइफ छीन ले। हाँ हो जाएंगे, बोंगी ने जवाब दिया। कैसे, नौजवान की जिंदगी में एडवेंचर होना चाहिए, अगर उन्हें यकीन हो गया कि तब्दीली में एक्साइटमेंट है तो बदल जाएंगे। देखो ना, मगरिब में आजकल नौजवान बाल रंगते हैं, कानों में बाले पहनते हैं। भाई हिप्पी मूवमेंट भी तो एक रद्द अमल थी, ठीक है नहीं? नईम दिल से किसी तब्दीली का खाहां था। बोंगी एक इफेक्ट की खातिर सिर्फ बातें करती थी। कुछ देर तो वो दोनों अपने अपने ख्वाब डिस्कस करने में मगन रहे, फिर नईम चांदनी रातों के शहर से निकल कर दिन की रोशनी में चला गया। ना नईम का नुकसान हुआ ना बोंगी का, क्योंकि वो लोग रबते टूट जाने के बाद देर तक फंस नहीं करते थे, दूसरी मसरूफियात बहुत जल्द खिला भर देती थी। इन मसरूफियात में उसकी मुलाकात कई कन टूटे बेमुल्क के नवाबों, आज़ाद मनश, तालीम से फारग लेकिन नौकरी से आज़ाद नौजवानों से हो। इन लड़के लड़कियों में एक बात ज़रूर मिलती जुलती थी, वो सब हिम्मतों की पस्ती और शौक की बुलंदी का शिकार थे। ये अंदर बाहर कहीं पहुँचना ज़रूर चाहते थे, लेकिन इनमें ना तो लगन थी ना ही वो मुसलसल मेहनत के आदी थे। कुछ दूर तक तो वो हर ख्याल के पीछे भागते, लेकिन फिर ख्वाबों के खौल में खुद चले जाते। बोंगी के बाद वो कई सहरजदा, ख्वाब आलूद, नीम दीवाने किस्म के नौजवानों से मिला। ये ना तो पूरे मशरक़ी थे ना मगरबी, मशरक़ को छोड़ने का करीबन तहैया किए बैठे थे, लेकिन मगरब में धस जाने का भी हौसला न रखते। उन्हें रवादारी पसंद थी, लेकिन सेक्युलरिज्म अभी कुछ ज़्यादा पसंद ना था। आधे तितर आधे बटेर, जो कुरान भी पढ़े बैठे थे और डिस्को नाच भी जानते थे। अपने आप और अपने मुल्क से नाखुश ये लोग सोने का नवाला खा कर रोने की आदि थे। दरअसल ये अमीरजादे अपने हालात को किसी न किसी के सर थोपने के आदि हो चुके थे। कभी वो नाउज़बिल्ला खुदा को मूर्त इल्ज़ाम समझते जिसने उन्हें इतने गर्म मुल्क में पैदा किया जहाँ कर्मी कुछ करने ही नहीं देती। कभी वो अपना सारा इल्ज़ाम अपनी रंगत के सर डाल देते और बड़ी ऊंची आवाज़ में झगड़ते कि सारा कसूर रंगत का है। कोई स्याह, ब्राउन, सांवली, मटियाली कौम कभी बरसरे इक्तदार आ ही नहीं सकती। गालिबन उनका रंग ही अजला नहीं, बल्कि उनका आईक्यू भी ख़राब और जहानत भी गर्द आलूद थी। इतनी सारी स्केप कोटिंग के बाद वो ठंडे मीठे होकर फिर जिंदगी इंजॉय करने के धुन में लग जाते। शायद नईम चौधरी को वापस गांव जाना पड़ता, लेकिन उन्हीं दिनों बड़े चौधरी जी ने रायविन रोड पर बड़ी दूर एक जगह खरीद ली और उस पर कोठी की तामीर का काम शुरू कर दिया। अब नईम को आर्किटेक्ट, ठेकेदार, सरिया, रोड़ी, बजरी सब के पीछे भागना पड़ता। ये भागना वाजबी था क्योंकि ठेकेदार बहुत होशियार आदमी था, फिर भी मसरूफियात में एक जहद का इजाफा जरूर। जिन दिनों कोठी में प्लस्तर हो रहा था, एक दिन उसकी मुलाकात अचानक बिलाल से हुई। बिलाल खूबसूरत, ऊंचा, लंबा, सुनहरी बालों वाला अपोलो था। जिस रोज़ वो दरवाज़ा खोलकर अंदर आया, उसकी पुश्त पर सुबह का सूरज चमक रहा था। मिस्त्री ने रंधा चलाना छोड़ दिया और मजदूर जो पलस्तर शुदा दीवार की तराई कर रहा था, हक्का बक्का बिलाल को देखने लगा। सर मैं अंदर आ सकता हूँ? फर्श पर फैले हुए बोरे पर कदम डालकर बिलाल ने कहा। आइए, ज़रूर आइए बिलाल, उसने हाथ बढ़ाकर अपने आप को मुतारफ़ कराया। नईम, नईम चौधरी, دونوں نے کچھ لمحوں تک آنکھوں ہی آنکھوں میں ایک دوسرے کی پذیرائی کی۔ یہ سات والا پلاٹ ہمارا ہے، میں اسے دیکھنے آیا تھا، بلال بولا۔ یہ کوٹھی والد صاحب کی ہے، ٹھیکے دار پر ساری ذمہ داری ہے، میں بھی فقط دیکھنے ہی آتا ہوں۔ دونوں یک بارگی ہنس دیا۔ اس ایک تہکے نے ان کے رابطے کو آرام دہ بنا دیا۔ اس کے بعد وہ دونوں ساتھ ساتھ رہنے لگے۔ گو نعیم چودھری کے والد لبے سڑک کوٹھی بنوا رہے تھے، لیکن اس نئی اسکیم کی نہ تو پختہ سڑکیں تیار تھیں، نہ کہیں بجلی کے کھمبے اور گیس کا انتظام نظر آتا تھا۔ جب نئے خریدار کچی سڑکوں پر گاڑیاں دوڑاتے تو گرد سے سارے میں آندھی کا سا سما پیدا ہو جاتا۔ ابھی تک اسکیم میں سہولتوں کی فراہمی نہ ہوئی تھی، لیکن اسکیم کے قریباً تمام پلاٹ بک چکے تھے اور کوٹھیاں بھی تعمیر ہونے میں آ رہی تھیں۔ یہ دونوں بڑے چودھری صاحب کی کوٹھی کا معائنہ کرنے آ جاتے۔ کوٹھی کے فرش پلستر مکمل ہو چکے تھے، سنگ مرمر پر جا بجا بھورا ہوا میں رینگتا تھا۔ غزل خانوں میں کاریگر ٹائلیں لگاتے، پلمبر اپنے کام میں مشغول رہتا۔ کبھی کبھی الیکٹریشین کندھے سے لال اور کالی تاروں کے چھلے لٹکائے بائسیکل جھلاتا آ جاتا۔ اس کے آنے سے بے آباد کوٹھی میں رونق آ جاتی۔ وہ جب بھی کام کرتا بڑی پاٹدار آواز میں یوسف زلیخا گاتا رہتا۔ کوٹھی کا ڈھانچہ قریب قریب مکمل تھا۔ شام کو یہ کاریگر رخصت ہو جاتے، صرف ایک چوکی دار رہ جاتا۔ چوکی دار قریبی گاؤں میں رہتا تھا، اس کی نئی نئی شادی ہوئی تھی۔ شام کو اس کا دل بھی اداس ہو جاتا۔ کوٹھی کی تو کچھ اتنی فکر نہ تھی، لیکن چوکی دار کے کوٹھے میں ابھی سیمنٹ کی بوریاں، چپس، ٹائلیں، مستریوں کے اوزار، غسل خانے کے فلش سنک، بجلی کا سامان پڑا تھا۔ چوکی دار اس کوٹھے پر چینی تالا لگا کر آیت الکرسی پڑھتا اور پھر سائیکل کو گاؤں کی طرف ایسے بھگاتا جیسے پیچھے پولیس لگی ہو۔ نعیم اور بلال عموماً شام گئے آتے جب یہاں کوئی موجود نہ ہوتا۔ یار دیکھو تو صحیح، کیا ستون ہے، کسی رومن بادشاہ کا محل لگتا ہے، کسی مسلمان آدمی کا گھر تو لگتا ہی نہیں۔ آج کل مسلمان کسی بادشاہ سے کم نہیں۔ سعودیہ میں سنا ہے سونے کے کموڈ لگتے ہیں غسل خانوں میں، دروازے کی نوبے ہینڈل سونے کی ہوتی ہے، بلکہ ہیرے جڑے ہوتے ہیں ان میں۔ اور اس میں کتنے لوگ رہیں گے اس جہاز میں؟ نعیم نے سوچ کر جواب دیا۔ ایک میرے ماں باپ اور دو چھوٹے بھائی، ان کی تعلیم کا مسئلہ ہے، ابا جی اس لیے شہر شفٹ کرنا چاہتے ہیں کچھ سالوں کے لیے، دیہات میں میرے بھائی پڑھتے نہیں۔ 9 بیڈ روم کی کوٹھی ہے، اس میں ایک تو اپنے ماں باپ کو بھی دیں گے۔ میرے دادا دادی کو؟ ہاں اور کیا۔ نہ یار، ایسی کوٹھیوں میں دادا دادی نظر بٹو لگتے ہیں، وہ گاؤں میں رہیں گے بڑی حویلی میں، وہاں وہ ایڈجسٹ کرتے ہیں، نئے ماحول میں ان کے لیے مشکل ہو جائے گی، اور بڑے چودھری صاحب کو بھی۔ اب وہ دونوں اپنے مرغوب موضوع کی طرف مڑ گئے۔ وہ کئی کئی گھنٹے اس بات کا حل نکالنے میں مصروف رہتے کہ قیام پاکستان کے بعد کیا والدین نے اپنا رول درست ادا کیا یا نہیں، یا یہ کہ نوجوان طبقہ اپنی بے ہمتی سے بے بس ہو گیا ہے۔ نعیم چودھری ہمیشہ اس بات پر زور دیتا کہ والدین ازل سے ایسے ہی تھے، وہ اپنی جوانی بھی خوشی، عیش اور مزے سے گزارنا چاہتے تھے، اور بچوں پر یہ ٹھینگا بھی نہیں رکھتے تھے کہ ان کی ساری زندگی قربانیوں کی کہانی ہے، اور انہوں نے جس قدر مصیبتیں سہی، مشکلات سے گزرے، جتنی جد و جہد کی، اس کی وجہ صرف اولاد تھی۔ وہ اتنے احسانات اولاد پر لاد دیتے کہ سنہری فصل اس بوجھ تلے دب کر اٹھنے کے قابل ہی نہیں رہتی۔ والدین کو قصوروار سمجھ کر نعیم اپنی زندگی کی بے سمتی کا جواز نکال لیتا۔ بلال کو شاید اپنے ماں باپ سے محبت تھی، وہ ایک ہی بات میں سارا الزام ان پر دھرنا نہ چاہتا۔ اس کا خیال تھا کہ سارا قصور والدین کا نہیں بلکہ نوجوان نسل کا بھی تھا۔ جب کسی عمر میں اسے یہ معلوم ہو ہی جاتا کہ امیر والدین، سیلف میڈ ماں باپ، فیوڈل اما ابا، کھاتے پیتے والدین کی زندگی کا ایک پیٹرن ہوتا ہے، وہ ایک چکر میں زندگی بسر کرتے ہیں، انہیں اپنے سٹیٹس کا بھی فکر رہتا ہے، سوشل لائف کے بھی کچھ تقاضے ہوتے ہیں، اور اپنی انجوائمنٹ بھی ضروری ہوتی ہے۔ جب بچوں کو علم ہو ہی چکتا ہے کہ وہ ماں باپ کی زندگی نہیں ہے، تو پھر وہ جلد از جلد اپنے زور بازو سے اپنی زندگی کیوں نہیں بناتے؟ وہ ماں باپ سے ہی سونے کے نوالے لے کر کیوں کھاتے ہیں؟ احمق بادشاہوں کے نیم دیوانے بچوں کی طرح خوابوں کے سہارے کیوں زندہ رہتے ہیں؟ وہ دونوں اپنے اپنے نظریے کی تلوار سے حملہ کرتے ہیں۔ تم دیکھو گے بلال، میں جب سیاست میں گیا تو میں نوجوانوں کو کھیپ در کھیپ ضائع نہیں ہونے دوں گا، میں بچوں کو اسٹیٹ کی ملکیت بنا دوں گا۔ بھلے آدمی جب تک ان والدین کا عمل دخل ہے کچھ نہیں ہو سکتا۔ پارٹ ٹائم والدین نے بچوں کو کیا تربیت دینی ہے، کیا مضبوطی ادا کرنی ہے؟ تم جانتے ہو کوئی معاشرہ نہ تو بچہ بناتا ہے نہ بڈھا، حال پر صرف نوجوان قابض ہوتا ہے۔ اور دیکھ لو آج کا نوجوان مایوس بھی ہے۔ الزام کس کا ہے؟ کس کا؟ بلال صورت اور سیرت دونوں کا خوبصورت ہے۔ وہ تل ملا کر کہتا، اوئے چودھری جی، خدا کے لیے والدین کا کوئی قصور نہیں، وہ ساری آسائشیں مہیا کرتے ہیں، آگے ہمارا قصور، ہم جیلی فش بن جاتے ہیں۔ نعیم چودھری کا چہرہ پتھر کا بن جاتا، وہ بولنے کے بجائے غراتا، اور ہمیں جیلی فش کون بناتا ہے؟ ماں باپ، خود اپنے ہاتھوں، بڑی کوششوں کے ساتھ، جس طرح کسی زمانے میں چینی لوگ اپنی عورتوں کے پاؤں باندھ کر ان کی چال کنٹرول کرتے تھے۔ بلال جان، یہ امیر والدین اپنے بچوں کو کنٹرول کر کے جیلی فش بناتے ہیں، نوازشیں کر کر کے، آسائشوں میں پال کر۔ جس گھر میں تم رہتے ہو، میں رہتا ہوں، وہاں کوئی کیا بن سکتا ہے؟ چائے میری ٹرالی پر بن کر آتی ہے، میرے کپڑے کون دھوتا ہے مجھے معلوم نہیں، میں کیوں زیادہ نمبر نہیں لگ سکتا کسی کو پرواہ نہیں، مجھے محنت کی عادت کیوں نہیں یہ کوئی نہیں جانتا۔ ہاں، ہر سال میں چاہوں تو کار خریدوں، چاہوں تو موٹر سائیکل، ایسی خواہش پورے کرنے پر بہت زور دیا جاتا ہے۔ بھائی، میرے پاس ایک ہی راستہ ہے کہ میں جیلی فش بن جاؤں اور کبھی میٹامورفوسس کی دعا بھی نہ کروں۔ بلال بھڑکتا، تو کس کا قصور ہے؟ ہمارا، ہم نوجوانوں کا، ہم نے والدین کو ڈرا کر رکھا ہے، ہمارے ہاتھ میں ہنٹر ہے، ہم ان پر اپنی محبت کا دروازہ بند کر سکتے ہیں، ہم اپنی زندگی ضائع کر کے ان کے لیے شرمندگی کا باعث بن سکتے ہیں۔ بھائی، میرے ہم لوگ ٹائرنٹس ہیں، پورے دہشت پسند، ہم من مانی بھی کرتے ہیں اور من مانی کا الزام بھی کسی دوسرے پر دھرتے ہیں۔ نعیم اور بلال صرف ہاتھا پائی نہیں کرتے تھے، اس کی وجہ بھی یہی تھی کہ امیر گھرانوں میں مجلسی زندگی کے کچھ آداب انہوں نے سیکھ لیے تھے۔ نعیم زمیندار گھرانے سے آیا تھا، جہاں دولت کے باوجود ابھی بڑوں کی عزت، ماں باپ کا لحاظ، دوستی آشنائی کے کچھ اصول تھے۔ بلال مغربی انداز کے امیر گھرانے کا چشم و چراغ تھا، جہاں مائیں مینرز پر بہت زور دیتے تھے، اس لیے ایک دوسرے سے وقتی طور پر رنجیدہ خاطر تو ہو جاتے، لیکن چند دن کے بعد پھر ایک دوسرے کو تلاش کر کر بڑے چودھری صاحب کی کوٹھی میں پناہ لیتے۔ شہر سے دور انہیں یہ جگہ بہت پسند ہے، یہاں کبھی کبھی وہ جھلنگی چارپائیوں پر لیٹ کر ساری ساری رات باتیں کرتے، برگر کھاتے، اینٹوں کے چولہے پر چائے بناتے اور صبح ہو جاتے۔ ان دونوں کے دل میں خود کچھ بننے کا اتنا خیال نہ تھا جتنا پاکستان کو بنانے کے خواب تھے۔ شہر میں یہ باتیں اس لیے بھی نہیں کی جا سکتی تھی کہ لوگ کہیں ان پر پتھر نہ ماریں، ان کا مذاق نہ اڑائیں، ان کی پاکستان دوستی کو چیپ سینٹیمنٹ نہ سمجھیں۔ او یار نعیم چودھری، تمہاری ساری سوچ فیوڈل ہے، نہ تو ماں باپ کو بدلنے کی ضرورت ہے، نہ کسی سسٹم کو ہی بدلنا ہوگا، یور آل رانگ، صرف توجہ نوجوانوں پر رکھو۔ امیر غریب سارے نوجوان جب سرف رائڈر بن گئے تو ہر موج پیروں تلی ہوگی، ملک کی کیا حیثیت، ہم ساری دنیا بدل دیں گے۔ نعیم اپنی مونچھوں کو بل دے کر کہتا، بدل دیں گے کس سے؟ آئیڈلسٹ فول، احمق، سوسائٹی کے بگاڑ میں ہزار ویریبلز مدد کر رہے ہیں، یہ چلے ہیں ایک فیکٹر کو کنٹرول کرنے کے لیے، اور اس ایک فیکٹر سے سارے پاکستان کی قسمت بدلیں گے، کوئی تنہا دریا کا منہ موڑ سکتا ہے؟ بلال لمحے کا آدمی تھا، اس کے حسن نے اسے مایوس ہونا نہیں سکھایا، وہ بپھر کر کہتا، او بھائی موٹے سر والے چودھری صاحب، سائنسدان ایک ہوتا ہے، اس کی ایجاد ایک ہوتی ہے، پیغمبر ایک ہوتا ہے، اور صدیاں صدیاں اس کے لاگو کیے ہوئے اصولوں سے بن جاتی ہیں۔ جناب والا، آدمی کبھی تنہا نہیں ہوتا، جب وہ کچھ سوچ لے تو کائنات کی تمام قوتیں اس کے ساتھ مل جاتی ہیں، ہم جوان لوگ کرنا تو دور کی بات، سوچتے بھی کچھ نہیں، تو بتا تو بتا، لیکن تو کیا بتائے گا؟ نعیم سر جھکا کر کہتا، پوچھ تو صحیح۔ بلال نعیم چودھری کے سامنے دو زانوں بیٹھ جاتا اور بڑے کرب سے کہتا، ہم ان بے آباد کوٹھیوں میں مردار چمگادڑوں کی طرح لٹکنے کے لیے چھتیں جو ڈھونڈتے پھرتے ہیں، کیا ہم اپنے وطن کے لیے کچھ نہیں کر سکتے؟ جاپانی، جرمن، انگریز، ساری دنیا کے لوگ اپنے اپنے وطن سے محبت کرتے ہیں، ہمیں کیوں اپنے پاکستان کے ذکر سے شرم آتی ہے؟ اور جو ذکر بھی کرتے ہیں उनका जिक्र नारा क्यों बन जाता है, उसमें किसी किस्म की सच्चाई क्यों नजर नहीं आती। नईम फर्श पर पड़े बोरे को टांग मारता, बिलाल भाई सारा फतूर नियत का है, नियत का, ना माँ बाप की नियत ठीक है ना औलाद की। फिर वही वालदेन, किसी को इल्ज़ाम देना छोड़ दो, सारी जिम्मेदारी कबूल करो, सारी। ये कसूर हमारा है कि हम आखिरी इल्ज़ाम के लिए खुदा को रख छोड़ते हैं, वो भी क्या सोचता होगा। बिलाल और नईम एक दूसरे के लिए बहुत ज़रूरी थे। बिलाल के पास अनगिनत ख्वाब, बड़ी बड़ी स्कीमें, उम्मीद का दरिया था, जिसका भुरभुरा किनारा नईम चौधरी था। नईम चौधरी एक मुद्दत हुई अपने ख्वाबों को तोड़कर नौ गजे की कब्र पर मुजावर बना बैठा था। दोनों बातों से लावे की तरह पुर थे, उन्हें बोलने के लिए वीराना, सुनने के लिए हमदर्द कान की जरूरत। नईम कुछ बनकर और आगे निकलकर अपने बाप पर साबित करना चाहता था कि वो उनकी वसी जागीदारी का सहारा लिए बगैर भी सोसाइटी का काबिले जिक्र आदमी बन सकता है। दूसरों के कान मरोड़ने, उनकी जिंदगियां अपने मुट्ठी में बंद करने, एहसान जिता जिताकर अपने फायदे उठाने का इल्म उसने अपने डाडे चौधरी बाप से सीखा। इल्म तो सारा फ्यूडल था, लेकिन अब वो इस इल्म को शराफत से इस्तेमाल करने का ख्वाहिशमंद था। उसकी आरजू थी कि वो सियासत में कुछ यूं जीना बजीना चढ़े कि उसकी तरक्की के साथ मुल्क भी तरक्की करता जाए। उसके पास कई असूल, कवानीन, सिस्टम थे जिनको डिस्कस करने के लिए बिलाल अशद जरूरी थे। बिलाल भी आदर्शों से मोहब्बत करता था, उसे भी जरूरत थी किसी कंधे पर अपने फेलियर की बंदूक रखकर चला सके। अपनी बेमानवियत का जिक्र किसी हमदर्द इंसान से करते हुए झिझक महसूस न करे। कभी कभी वो अपने ख्वाबों को जेब में डालकर कले चले जाते, दीवाने आम की खुली गुलाम गर्दिशों में बादशाहों को पुकारते, शीश महल के शीशों को देखते, दीवाने आम में बैठकर मुबाहसा करते, क्योंकि उनके पास डिस्कस करने के अलावा और कोई इंजॉयमेंट ना रही थी। यकीन नहीं आता, कभी मुसलमान सारे हिंदुस्तान पर हुक्मरान थे। भाई मेरे क्या, ये मुगलिया बादशाह भी हमारे वालदेन की तरह हैं, उनके पास भी औलाद को तरबियत देने के लिए सिर्फ अतालीक थे। भाई साहब, सूफिया जितना काम भी ना हो सका इन बादशाहों से, छड़ यार, हम सदा के कूड़ी हैं, मजहब तलवार से नहीं फैलते। नहीं, इतनी छोटी सी बात तुम्हें मालूम नहीं? यही तो मैं कहता हूँ, मजहब फैलाने के लिए हिंदू रानियां भी दरकार नहीं थी, रयाया से मोहब्बत की जरूरत थी। जवान लोगों की तरबियत का इल्म आना चाहिए। हमारे वालदेन भी मुगलिया हैं, हमें बाप से जंग करके सल्तनत छीननी पड़ती है। बाप हाथ से कुछ नहीं देता, बस नाकारा बनाकर छोड़ देता है कि जा बगावत कर, जुल्म फैला और कुटता रहे। ऐसा आदमी जिंदगी में क्या कर सकता है जो जुल्म भी करता हो और कुटता भी रहे। नईम भड़क कर बोला, नईम चौधरी, बाप दादा के खिलाफ बगस पालने से कहीं बेहतर है कि खुद हिम्मत से पढ़ाई मुकम्मल करो, कोई करियर बनाओ और खुद कहीं पहुंचो। छोड़ो छोड़ो, अयाश माँ बाप की औलाद कहीं नहीं पहुंचती मेरी जान, वो भटकती फिरती है नई स्कीमों के रोमन घरों में, मुगलिया अहद के पुराने खंडरात में, मगरब की शानदार यूनिवर्सिटी में। बिलाल का चेहरा फक होकर और भी सफ़ेद हो गया। बड़े चौधरी साहब तो बड़े परहेजगार हैं और हर तुम्हार तुम्हारी मदद करते हैं। मैं अपने माँ बाप के लिए भी यही कह सकता हूँ कि जो मैंने चाहा वही उन्होंने किया। यही यही, दिस इज द पॉइंट, जो हमने चाहा ये उनकी अयाशी है, वो हमें स्पॉयल करते हैं, ये है उनकी ज़िंदगी के मेराज। उन्हें मालूम नहीं आगे चलकर औलाद किस भट्टी में जलेगी, औलाद को इस दर्जा आराम पहुंचाना कि वो अपने हाथ से पानी पीना भूल जाए। भाई अगर उनके बस में होता तो वो हमारी जगह स्कूल जाते, हमारे इम्तिहान देते, हमारी जगह रोजी कमाते। अय्याशी का कोई एक रंग है, कोई एक किस्म है। आजकल अमीर तबके के वालदेन की आखिरी अय्याशी ये है कि वो औलाद से मुस्तकबिल की उम्मीद छीन लेते हैं। जब मैं मिनिस्टर लगा ना तो माँ बाप को डिसिप्लिन कर दूंगा, सुई के नाके से निकाल दूंगा। अरे चौधरी साहब, मेरे मोटे माँ बाप तो सुई के नाके से नहीं निकल सकते, वो तो आइसक्रीम और बर्गर पर पले हैं। सब वालदेन को सीधा कर दूंगा, ना सिफारिश चलेगी ना रिश्वत, सिर्फ मेरिट। बिलाल ने अपना रेशमी रुमाल नईम चौधरी के गले में हमाइल करके दोनों सिरे पकड़ लिए। दीवाने खास में रात गए, कहीं से तलवारों के छनाके की आवाज़ आई। नईम चौधरी, मैं तो इस उम्मीद पर जिंदा हूँ कि तू कल कलां को मिनिस्टर बन गया तो मुझे किसी कॉरपोरेशन का चेयरमैन बना देगा। और भैया जी, मैं बीए फेल, मेरिट कहाँ से लाऊंगा? वाह, तेरे लिए ये मेरिट क्या कम होगा कि हर जलसे में, हर जुलूस में, सारी जिद्दोजहद में मेरे साथ होगा तू? मैं तो इलेक्शन ही तेरे तवस्सुत से जीतूंगा शहजादे। ना भाई ना, सच्ची बात तो ये है कि मैं ना सुबह उठ सकता हूँ, ना जीप पर सवार माइक्रोफोन में चीख सकता हूँ, ना मुझे शलवार कमीज की आदत है, ना मैं गंदी प्लेटों और सिल्वर की गिलासों में खा पी सकता हूँ। मुझे मेरे बाप ने ऐसा पाला ही नहीं कि मैं आवाम के साथ खुश रह सकूँ। मुझे तो सारी उम्र एहसास ही ये दिलाया गया है कि मैं खास हूँ, बल्कि खास उल खास। नो थैंक यू, मैं हिस्सा नहीं ले सकता, बिलाल बोला। उसके बाद भी वो देर तक बोलते रहे, लेकिन नींद गालिब आ गई। उन्हें एक दूसरे की बात समझने में दिक्कत पेश आने लगी। हौले हौले वो पिसरते गए और बहुत जल्द संगे मरमर के फर्श पर चित सो गए। जब नईम चौधरी की आंख खुली तो संगे मरमर की जाली से सुबह की रोशनी छन छन कर आ रही थी। बिलाल फर्श पे दोनों बाजू सलीब की तरह फैलाए लेटा था। आधे बाजू की कमीज में उसके रोएं बिल्कुल सुनहरे नजर आ रहे थे। हथेलियों पर केसर मिला हुआ गुलाबी रंग फिरा लगता था। सुनहरी अपोलो गहरी नींद सो रहा था। अचानक नईम को लगा जैसे बिलाल पर किसी का साया हो, वो सोने के अक्स से गहनाया गया। हौले हौले वो इस गुफ्तगू के पुतले के पास से उठा और झरोके में जा खड़ा हुआ। कई साल पीछे की बात थी, इसी तरह मई के महीने में वो खिड़की में खड़ा गंदम की सुनहरी फसल देखा करता था। उस गंदम का रंग बिलाल के बालों जैसा सुनहरी था। जरा सी हवा चलती तो खोशियों से लदी डालियां अपना बोझ संभालने में यूं लचकती कि सारे खेत में लहरें सी पड़ पड़ जाती। इस मंजर को देखकर हमेशा नईम का दिल किसी नज्म की तरह ख्यालों से भर जाता। फिर पता नहीं उस फसल को क्या हुआ, शायद नईम ही के नजर लग गए। दिनों में गंदम के खोशियों ने अपनी शाखों पर झूलना बंद कर दिया। हवा चलती लेकिन खेत साकिन रहते, फसलें अपने बोझ से गिरने लगी। बड़े चौधरी साहब ने जरात के महकमे से आदमी बुलवाए। गांव के कई सियाने खेत देखने आए, लेकिन कोई वजह इससे जान छुड़ाने के समझ ना पाए। ना तो कहीं सुंडी थी, ना दुम्बी सट्टी, ना तीला, किसी बीमारी का कोई निशान ना था। फिर भी खेतों के खेत कटने से पहले ही गिर रहे थे। लोग कहने लगे खेतों को आसेब हो गया है, किसी ने बड़ी चौधरी को बद्दुआ दी है, कोई तावीज कर दिया है। चौधराय ने सदके दिए, सियानों ने दम दारू किया, बड़े चौधरी ने खैरात का सहारा लिया, लेकिन सुनहरी फसल माथा टेकती ही चली गई। झरोके दर्शन के आगे नशेब में कोई फसल न थी, लेकिन मुड़कर उसे बिलाल नजर आ रहा था। बिलाल और उस जैसे हजारों, उसने जाली में खड़े होकर ऊंची आवाज में कहा, सुन लो मुगलिया बादशाहो, मैं नाकारा शहजादों की मौत मरना नहीं चाहता। मैं अपने फैसलों की सलीब अपनी जिम्मेदारी के कंधे पर उठाकर जिंदगी बसर करूंगा। मैं अपने किए का बोझ ना किसी शख्स पर लादूंगा, ना किस्मत पर। मैं अपने किए का खुद मुख्तार होकर मरूंगा। पहले उसका जी चाहा कि बिलाल को उठा दे, लेकिन फिर उसे ख्याल आया कि जिम्मेदारी से जिंदगी बसर करने वाले का एक ही फैसला होता है, सारी जिंदगी अकेले सफर करें। सुनहरी फसल के गिर जाने की वजह अब उसे समझ आ गई थी। सारे गोशे बहुत करीब थे, एक दूसरे का सहारा लेकर खड़े थे। जो दूसरों के सहारे खड़े हों, भला वो जिम्मेदार कैसे हो सकते हैं? जब वो शाही किले के गेट से निकला तो पहली बार उसके दिल में बड़े चौधरी साहब के खिलाफ कोई गिला ना था।